बिरसाना कहिले मेट्ने होला खाली उनकै सम्झना उनकै गर्छु कल्पना मेरी मन की ढुक ढुकी कहाँ छन् कहिले भेट्ने होला वैदागी पन भित्र खोज्नै भोलि ढुक ढुकी प्यासी मनको तिर्सना कहिले मेट्ने होला खाली उनकै सम्झना उनकै गर्छु कल्पना मेरी मन कि ढुक ढुकी कहाँ छन् कहिले भेट्ने होला खाली उनकै सम्झना उनकै गर्छु कल्पना Thank you. छुमा उनीलाई सँगै छैन साथ जुनी जुनीलाई प्यासी मनको तिर्सना कहिले मेट्ने होला खाली उनकै सम्झना उनकै गर्छु कल्पना मेरी मनकी ढुक ढुकी कहाँ छन् कहिले भेट्ने होला गर्छु उनीलाई सँगै छैन साथ जुनी जुनीलाई प्यासी मनको तिर्सना कहिले मेट्ने होला खाली उनकै सम्झना उनकै गर्छु कल्पना मेरी मनकी ढुक ढुकी कहाँ छन् कहिले भेट्ने होला खाली उनकै सम्झना उनकै गर्छु कल्पना मेरी मनकी ढुक ढुकी कहाँ छन् कहिले भेट्ने होला